बाँच्ने न मर्ने खेल बनाएर जानु पर्थ्यो, न बाँच्ने न मर्ने खेल बनाएर जानु पर्थ्यो, मुटुको ब्रेक फेल बनाएर जानु पर्थ्यो, न बाँच्ने न मर्ने खेल बनाएर जानु पर्थ्यो, मुटुको ब्रेक फेल बनाएर जानु पर्थ्यो, कुनै पारुको सम्झनामा देवदास पनि यसै भन्थे, कुनै पारुको सम्झनामा देवदास पनि यसै भन्थे, न बाँच्ने न मर्ने खेल बनाएर जानु पर्थ्यो, मुटुको ब्रेक फेल बनाएर जानु पर्थ्यो, कुनै पारुको सम्झनामा देवदास पनि यसै भन्थे, आँसु थुन्ने एउटा जेल बनाएर जानु पर्थ्यो, न बाँच्ने न मर्ने खेल बनाएर जानु पर्थ्यो, मुटुको ब्रेक फेल बनाएर जानु पर्थ्यो। तीन अक्षर को पीर तीने दुई अक्षर को घात दियो, बस्ताए को छैन सुरे बस्ताए को छैन सुरे तर मलाई रात दियो तर मलाई अक्षर को पीरतीले दुई अक्षर को घाटियो। मरुवेको रातले देख्यो जुनले देख्न पाएन, बरु असंख्य ताराहरूले टाढैबाट मितेरी गाँसिरहे मसँग, किनकि सबैभन्दा टाढाबाट मलाई सधैँ गिच्याइरहने आफन्त भए ताराहरू, जसले उज्याला क्षणहरूलाई पर्दा लगाएर ढाकिदिए। सायद म रोएको जुनले देखेको भए जिन्दगीमा पूर्णिमाको उज्यालोको केही हदसम्म भए पनि महसुस हुने थियो मलाई। मलाई थाहा छैन आँसुहरू बगाउने आँखालाई कति पीडा भयो, पछिसम्म पनि एकहरू रोइरहेको अनुभूति सुनाइरहन्थ्यो मन मलाई। केवल एकपटक आफू रुँदाको त्यो क्षण सम्झन मन छ, हो कोक्काई कोक्काई ढोका थुनेर रुँदाको त्यो क्षण सम्झन मन छ। म जन्मने बित्तिकैको त्यो क्षण मलाई आमाले सुनाउनु भएको थियो, जन्मने बित्तिकै रुनुपर्ने, रोएनछु, एकैछिनपछि खुबै ठूलो आवाजमा चिच्याएर रोएछु। आमा भन्नुहुन्थ्यो दुःख धेरै भोग्नेहरू जन्मिँदा धेरै रुन्छन् रे, अब संसारमा आएर दुःख भोग्नुपर्ने भयो भनेर रुन्छन् रे। अझै थाहा छ बेलाउदीको बोटको टुप्पोमा गुण लगाएर बसेका एकजोडी पगेरा पगेरी पनि ब्युजिएका थिए रे मेरो रुवाईले, अनि पगेराको पखेटामा सिरक ओढेर निदाएका बचेराहरू पनि ब्युजिएछन्। काठको पुरानो र बाक्लो ढोका घरक्क गर्दै बज्यो, नजिकै छिमेकीका पनि पहिले आँखा अनि घरका ढोका खुले। मध्यरातमा रोएर मैले कत्तिलाई ब्युझाएछु, ढोका खोल्न लगाएछु, कमसेकम मलाई आफू पहिलो पटक रोएको त्यो क्षण सम्झन मन छ। मैले रुन कहाँ सिकेँ होला, आमाको गर्भमा न त रुने ठाउँ थियो न त हाँस्ने, पुरै जिन्दगी बिर्सिएर बरु मलाई त्यही क्षण सम्झन मन छ। जन्मने बित्तिकै कसरी म आँसु र रुवाईसँग परिचित भएँ होला, त्यही आँसु र रुवाईले आजसम्म पनि मेरो साथ छोडेका छैनन्। आफ्नो भन्नेहरूले छोडेर जाँदा पनि छोडेर जाँदैनन् यी आँसु र पीडाले मलाई, बरु बदलामा उमेर बढ्दै जाँदा पनि झन झन बढी साथ दिन्छु भन्दैछन् यिनीहरू। जब मुस्कानले प्रेम निम्त्याउँदै थियो आफ्नो मृत्यु आफैले बिउताउँदै थियो, जब मुस्कानले प्रेम निम्त्याउँदै थियो आफ्नो मृत्यु आफैले बिउताउँदै थियो, आँखें नदेख्ने बनाएको प्रेमले मलाई के थाहा सुरुङ खनी सित्याउँदै थियो, जब मुस्कानले प्रेम निम्त्याउँदै थियो आफ्नो मृत्यु आफैले बिउताउँदै थियो। मुस्कानबाट सुरु भयो बिरतीको यात्रा हाम्रो, बीच बाटो मनाउँदै हो बीच बाटो मनाउँदै पिरै पिरको खाद्यो पिरै पिरको खाद्यो। तीन अक्षर को पीर तीले दुई अक्षर को घाट दियो। हो आँसुहरू मेरा जीवन साथी, जीवनसाथी भनेको त जन्मदेखि मृत्युसम्म साथ निभाउने लाई पो भनिन्छ। किन मान्छेले श्रीमान र श्रीमतीलाई जीवनसाथी भनेका होलान्, जसले एक अर्कालाई जन्मदेखि मृत्युसम्म कुनै पनि हालतमा साथ दिन सक्दैनन्। त्यसैले त मेरा जीवनसाथी भनेका आँसु र पीड़ा हुन्, जसले मलाई मृत्युसम्म पनि साथ छोड्ने छैनन्। छायाले जस्तै, ओहो, अझ छायाले त मेरो मृत्युपछि पनि मेरो लासलाई समय साथ दिइरहनेछ। जन्मने बित्तिकै यो ठूलो संसारमा पहिलो पटक फेरेको सास सायद त्यो नै सबैभन्दा गहिरो जीवन्त र आनन्ददायक सास थियो। तर अन्तिम पटक फेरिने सास त यसको ठिक विपरीत हुनेछ, सायद त्यति नै सतही, जीवनहीन र पीडादायी पनि हुनेछ। तिम्रो साथ बिनाको त्यो क्षण खै कसरी कल्पना गर्नु। केही दिन अघि एउटा गीत सुनेको थिएँ मैले, गीतले भन्दै थियो, कस्तो होला म मर्ने दिन, मान्छेहरू आउलान् कि नआउलान्। सतही अवलोकनबाट भए पनि मृत्युको त्यो क्षण केही हदसम्म भए पनि महसुस गरेको छु मैले। ए निष्ठुरी मान्छे, कहाँ छोको नि, बाटो बिराएर भए पनि कहिलेकाहीँ त्यो मनभित्र मेरा यादहरू पुग्छन् होला। बिन्ती, ती यादहरूको हत्या नगरिदिनु, जहाँ मेरा भरोसाहरू लुकेका छन्, सँगै जिन्दगीका मिठा सपनाहरू पनि। मलाई नै छोडेर मेरा भोगाईहरू कति टाढा भाग्न सकेका होलान्, जसलाई भेट्न कसै गरे पनि सकिनँ म। मैले दुनियाँलाई जान्दादेखि नै सधैँ सधैँ देखेँ, रङ्गीन धरती, रङ्गीन आकाश अनि रङ्गीन फुलहरू। तर यो रङ्गीन प्रकृतिमा म कसरी रङ्गहीन हुन पुगेँ, एउटा रङ संयोजन नमिलेको चित्र जस्तै। मैले सम्झिन नसकेका ती यावत प्रेमका क्षणहरू सम्झन मन छ मलाई, र बदलामा मेरो सम्झनामा रहेको सम्पूर्ण प्रेमको जीवन बिर्सन मन छ। तर विडम्बना, मैले सम्झन चाहेको जीवन सम्झन सक्दिनँ, केवल सम्झन्छु त बिर्सन चाहेको जीवन। अत्यन्त छोटो समय आएर अत्यन्त लामो समयसम्म असर पारिरहने भैँचालो मेरो जीवनमा पनि नआएको कहाँ हो र? म कसरी सुनाऊ ती पीडाहरू? कहिलेकाहीँ संसारलाई उज्यालो दिने सूर्यलाई पनि ग्रहण लाग्छ र अँध्यारो बन्छ सारा संसार। प्रेमले त्यही मान्छे प्यारो बनायो, सम्बन्धलाई पत्थर जस्तै सारो बनायो। प्रेमले त्यही मान्छे प्यारो बनायो, सम्बन्धलाई पत्थर जस्तै सारो बनायो। कुनै कहाँबाट एक दिन शनिको आगमन भयो, एकैछिनमा सारा संसार अँध्यारो बनायो। प्रेमले त्यही मान्छे प्यारो बनायो, एकैछिनमा सारा संसार अँध्यारो बनायो। चन्द्रमाको छाहा थियो, शनिको आगमन, फुल झै मेरो भावनामा, फुल झै मेरो भावनामा, पत्थर सरी लात दियो, पत्थर सरी लात दियो। तीन अक्षर को पीरतीले, दुई अक्षर को घात दियो। सजाय आम माफी हुनेछ, न्याय निसाब गर्ने बिकेर आउला एक दिन, मन्दिरमा पूजिने देउता पनि पापी हुनेछ। मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेको यो मुक्तक सँगै म आजको कार्यक्रम शुरूआत गरे। जब प्रेमले तपाईँको जिहान खनेर आउँछ, आफ्नै मान्छेले मलाई बिर्सनु भनेर आउँछ, हौ त्यति बेला सुन्नुहोस् अनि सुनाइदिनुहोस् कसैलाई, नमेटिने याद सबको साथी भनेर आउँछ। भर्खरै प्रेमको अनुभव गरेको तपाईँ, अनुभव गर्दा गर्दै एक्लै परेको तपाईँ, अनि कतै कतै सही जीवित भएर पनि कसैको लागि मरिसकेको तपाईँ, सबै सबैलाई नमस्कार। म महेश बसाल। आज पनि प्रेमलाई हतियार बनाएर आँसुको तलाउमा निस्रुक ढुक्क हुने गरी रुझाउन आइपुगे। सारथी नेत्र मरासिनीसँगै जति भने पनि आँसु बगाइदिन सक्छ, मृत शरीर पनि फेरि जगाइदिन सक्छ, यो प्रेम भन्ने चिजै यस्तो भ्यू पाउनै नसकिने, ज्यान मार्नेलाई नि ठेगान लगाइदिन सक्छ। नमस्कार, सुस्वागतम। आज पनि तपाईँका यादहरू बल्झाउने त्यो विश्वासका साथ कार्यक्रम नमेटिने यादको साथमा आएका छौं। रेडियो देउराली अर्घा खल्सीको उत्पादनमा कार्यक्रम नमेटिने याद हरेक मंगलबार राति सभा 9 बजेपछि करिब करिब 10 बजेसम्म सुन्दै आइरहनु भएको छ। म छु महेश भूषाल तपाईँको साथमा, र मलाई प्रविधिबाट यतिखेर यो बन्द कोठाको मेरो आवाज तपाईँसम्म पुर्याउन मेरो आत्मीय मित्र नेत्र मरासिनीले साथ दिइरहनु भएको छ। र रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा हामी आफ्नो आवाज मिसाइरहेका छौं। यो रेडियो कार्यक्रम प्रेममा आधारित कार्यक्रम हो। आज हामी 38 श्रृंखलामा छौं। यदि तपाईँ यो कार्यक्रम पहिलोपटक सुन्दै हुनुहुन्छ भने म तपाईँको लागि भन्छु, हामी प्रेमकै कुनै एउटा विषयको पेरिफेरीमा रहेर कुराकानी गर्छौं। तपाईँ फोन सम्पर्कमा आउनुहुन्छ, नियममा रहेका तपाईँका साहित्यिक रचना, गजल अथवा मुक्तकहरू सुन्छौ, जवाब पनि फर्काउँछौ। अनि कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuralinamitiniyadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू पनि सुनाउँछौ। आज पनि यी सबै कुराहरूको साथमा आएका छौं। 077-4321 को यो नम्बर प्रयोग गरेर तपाईँ आउन सक्नुहुनेछ। र आज फोन सम्पर्कमा आएर साथी कृष्ण वाचन गर्नुहुने तपाईँ मध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित पनि गर्छौं, र उहाँले पाउनुहुनेछ एनडिसी गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धी खर्क छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ डकुमेन्ट स्क्यानिङ, इन्टरनेट, फोन सेवा, साइबरको व्यवस्था सँगसँगै तपाईँले रुदस्थदेखि आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न, र एनटिसी गुरु साई बराबरको रिचार्ज गर्दा रु 5 को बोनससँगै 10 अङ्कको रिचार्ज कार्ड पनि त्यहाँ पाइन्छ। र त्यहाँको एउटा नयाँ सूचना, त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ। यदि तपाईँको नेटवर्कमा उमेश कनेक्सन भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ, जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरे। र तपाईँले कार्यक्रम सुनिरहँदा तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला, कति साथीहरू अथवा फोन सम्पर्कमा सहभागिता जनाउन सक्नुहुन्न होला, यदि सक्नुहुन्न भने एसएमएसबाट पनि तपाईँ विजेता बन्न सक्नुहुनेछ, जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, एलआईएसटीएन लिसन टाइप गर्नुहोस्, एक स्पेस सुन्नुहोस्, अनि आफ्नो नाम र पूरा ठेगाना लेखी 98075383383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बाबत 2 जना साथीले पाउनुहुनेछ एनडिसी गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबरनासु सेन्टर, जुन सन्धी खर्क छ ब्याङ्क रोड, एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट सुज, स्कूल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कौशिला नेपाली, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाजी सुनचाँदी पसल, जुन सन्धिखर्क सुत्राबेसीमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ, र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी, र त्यहाँ कन्ट्याक्ट नम्बर रहेको छ 98471982921, 98473961, र 98440406063। के गर्दै हुनुहुन्छ, कुनै सुतिसक्नुभयो या सुत्ने तयारीमा हुनुहुन्छ? बिस्तारै चेप्पिँदै गरेको रातमा एकैछिन वर्तमानमा विगत धुमै ल्याउनको लागि हामी आइपुगेका छौं। आज पनि फोन, पत्र र एसएमएसको साथमा तपाईँका सहभागिताहरू रहनेछन्, यो अपेक्षा लिएको छु। विवाहको यो माहौल चलिरहँदा वैवाहिक जीवनमा बाँधिनेहरू, वैवाहिक जीवनमा बाँधिएको हेर्नेहरू, पके पनि नयाँ सम्बन्धको सुरुवातका दृश्यहरू हामी देखिरहेका छौं। यिनै यथार्थतालाई साँचे राख्दै आज हामीले लिएर आएको विषय यो रहेको छ कि मान्छेले जीवन बाँचिरहँदा त्यसको प्रत्येक क्षणमा प्रेम किन अपरिहार्य छ होला, प्रेम किन चाहिन्छ होला हामीलाई। तपाईँ धेरैले बुझेको यो विषय आज हामी लिएर आएका छौं। यो विषयमा हामी एकैछिनपछि छलफल गर्नेछौँ। त्योभन्दा अगाडि कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस् उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। हेलो हेलो नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज डिस्टर्ब आयो, के गर्ने होला? हेलो हेलो सुन्नुभयो हामीलाई? सुनिरहनु भएको छ? कहाँबाट को बोल्नुभयो भन्नुहोस् त? तपाईँको आवाज बुझ्नै कठिन भयो, के गरौँ? ठिकै छ, उहाँसँगै एकैछिन पछि हामी कुराकानी गर्नेछौँ। फोन सम्पर्कमा अलिकति डिस्टर्ब आएको छ, तपाईँ आउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0774204381 को यो विषय, यो बाटो हामीले खुला गरेका छौँ। मानिसले जीवन बाँचिरहँदा त्यसको प्रत्येक क्षणमा प्रेम किन अपरिहार्य छ होला? तपाईँ आउँदै हुनुहुन्छ, म तपाईँका साथी रचनाहरूलाई यहाँ स्थान दिन चाहन्छु। गजल पठाउने साथी हुनुहुन्छ गोमा पौडेल, धाटीबाङ 5 अर्घाखाँचीको साथी। एकै मुठी जीवनको सास मात्रै बाँकी थियो, मर्नलाई त मरेकै हो लास मात्रै बाँकी थियो। एकै मुठी जीवनको सास मात्रै बाँकी थियो, मर्नलाई त मरेकै हो लास मात्रै बाँकी थियो। सपनाको महलमा रमाउँथे धेरै पटक, सपनाको महलमा रमाउँथे धेरै पटक। ब्युजी हेर्दा सुपडीको बास मात्रै बाँकी थियो, मर्नलाई त मरेकै हो लास मात्रै बाँकी थियो। म पनि त हाँसु भन्थे फूल जस्तै सधैँभरि, म पनि त हाँसु भन्थे फूल जस्तै सधैँभरि। विडम्बना आँसुको रास मात्रै बाँकी थियो, ब्युजी हेर्दा सुपडीको बास मात्रै बाँकी थियो। दिदै हिँडे जिन्दगीका अर्थ अनि परिभाषा, दिदै हिँडे जिन्दगीका अर्थ अनि परिभाषा। बुझ्नुपर्ने जीवनको खास मात्रै बाँकी थियो, एकै मुठी जीवनको सास मात्रै बाँकी थियो, मर्नलाई त मरेकै हो लास मात्रै बाँकी थियो। गोमा पौडेल, धाटीमाङ 5 अर्का खसीको साथी गजल। अर्को मुक्तक रहेको छ नवीन श्रेष्ठ, मोरङ हाल मलेसिया लेख्नुहुन्छ। आँगाबाट झरेको पात भए म अन्धकार औँसीको रात भए म, आँगाबाट झरेको पात भए म अन्धकार औँसीको रात भए म। खै कसले बुझिदिन्छ र मलाई कसैसँग नमिल्ने गुजात भए म, आँगाबाट झरेको पात भए म अन्धकार औँसीको रात भए म। नवीन श्रेष्ठ मोरङ हाल मलेसिया कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? तमगासबाट मिनापन्थी भन्नुभयो है? के गर्दै हुनुहुन्छ मिनाजीले तमगासमा? के भन्नुभयो? बसिरहनु भएको छ है? आज फोनमा अलिकति डिस्टर्ब आएको छ, तपाईँको आवाजहरू हामी बुझ्न सकिरहेका छैनौँ। के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। परदेशले पहिला चाल्न जान्नुपर्छ, पक्की घरलाई जब राम्रो हाल्न जान्नुपर्छ, परदेशसँग पहिला चाल्न जान्नुपर्छ। मैत्री पाने साथी हुन्छ जहाँ गए पनि, मैत्री पाने साथी हुन्छ जहाँ गए पनि। संस्कृतिमा विकृतिलाई फाल्न जान्नुपर्छ, पक्की घरलाई जब राम्रो फाल्न जान्नुपर्छ। समस्याका यहाँ अनेक बर्सात परिदिँदा खर्को छाना जस्तैलाई टाल्न जान्नुपर्छ, संस्कृतिमा विकृतिलाई फाल्न जान्नुपर्छ। बलिरहेको आगो यहाँ ताप्ने धेरै हुन्छन्, बलिरहेको आगो यहाँ ताप्ने धेरै हुन्छन्। सलाई कोरी दाउरा भई बाल्न जान्नुपर्छ, खर्को छाना झोपडीलाई टाल्न जान्नुपर्छ। एउटै बोटमा फुलको साथमा काँडा पनि हुन्छन्, एउटै बोटमा फुलको साथमा काँडा पनि हुन्छन्। अर्थहीन बोट तिनी ढाल्न जान्नुपर्छ, सलाई कोरी दाउरा भई बाल्न जान्नुपर्छ, खर्को छाना झोपडीलाई टाल्न जान्नुपर्छ। संस्कृतिमा विकृतिलाई फाल्न जान्नुपर्छ, पक्की घरलाई जग राम्रो फाल्न जान्नुपर्छ, परिवेशसँगै पाइला चाल्न जान्नुपर्छ। हातमा हात मिलाउने एउटै मात्र साथी हुन्छ, त्यही साथी नाताहरूमा सबैभन्दा माथि हुन्छ। हातमा हात मिलाउने एउटै मात्र साथी हुन्छ, त्यही साथी नाताहरूमा सबैभन्दा माथि हुन्छ। दुःख पर्दा जहिले पनि माया गरी हँसाउने, अरूकै निम्ति बाँच्ने मान्छे सबैभन्दा जाति हुन्छ। हातमा हात मिलाउने एउटै मात्र साथी हुन्छ, त्यही साथी नाताहरूमा सबैभन्दा जाति हुन्छ। मिनाजी सुनिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। मिनाजी आउनुभएको थियो, उहाँ पनि गइसक्नु भएको छ। अब तपाईँको पारो डायल गर्नुहोस् 0774204381 को बाटो। मान्छेले जीवन बाँचिरहँदा त्यसको प्रत्येक क्षणमा प्रेम किन अपरिहार्य छ होला, यो विषय हामी लिएर आएका छौँ। प्रेम यस्तो अमूल्य वस्तु हो जसको अभावमा यो सुनौलो जीवनको कल्पना समेत गर्न सकिँदैन। यो जीवनको आवश्यकता पनि हो जुन आत्मीय भावका साथ सदा सर्वदा सत्य एवं अटल रहिरहन्छ। हामीलाई यो पनि थाहा छ कि सत्यताको परिवर्तन हुँदैन। आफ्नो पूर्व प्रेमिकाको बीचमा प्रेमी प्रेमिकाको बीचमा विरह एवं मिलन हुँदाको अनुभूति हर्पल हर्सेन जस्ताको तस्तै रहिरहन्छ। सच्चा पवित्र निश्चल आत्माले गरेको प्रेमले मानिसलाई जिन्दगीको जस्तोसुकी अवस्थामा पनि सुखी एवं खुशी बनाउनुको साथै कुनै पनि कार्यको लागि उत्साही बनाउँछ। प्रेम भन्ने शब्दको उल्लेख नहुँदो हो त आज यो संसारमा मानिसको अस्तित्व नै रहने थिएन होला। आजको रमझम दुनिया मरूभूमिमा परिणत हुन्थ्यो होला। तर प्रेम सम्बन्धी जति बयान गरे तापनि यसको श्रेणी छुट्याउन हम्मे हम्मे पर्छ मान्छेलाई, किनकि प्रेम भएको र प्रेम छुटेको सम्म चाल पाउँदैन मान्छे। यो त व्यक्तिको अवस्था अनुसार परिस्थितिवश निस्केको एक किसिमको सम्वेक हो। जब युवा युवती एक जैविक प्राणीको रूपमा यस धरतीमा पाइला टेक्छन्, त्यसपछि विभिन्न अवस्थाहरू पार गर्दै जाँदा उनीहरू किशोर अवस्था भन्ने भयंकर डरलाग्दो अवस्थामा पुग्छन्। यो अवस्थामा कुनै प्रेमी अथवा प्रेमिकासँग एकअर्काप्रति मोहित भएर सुन्दर संसारको कल्पना गर्न समेत पछि पर्दैनन् उनीहरू, र यसरी उनीहरू प्रेमप्रति थाहै नपाई आकर्षित भइरहेका हुन्छन्। र जसले एकदम कम मात्रामा सन्तुष्टि दिन्छ भने अरू सबै सपनाहरूमा जिन्दगीभर पलिरहने भयंकर आगो तन्काएर जान्छ। र यति हुँदाहुँदै पनि प्रेम आवश्यक छ हामीलाई, यो किन आवश्यक छ जसको बारेमा म एकैछिनपछि छलफल गर्नेछु। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? के भन्नुभयो? चित्रघरतीमा भन्नुभयो है? हेलो हेलो, चित्रजी भन्नुभयो है? हजुर। के गर्दै हुनुहुन्छ चित्रजीले सन्धिखेरकोमा? अहिले म अध्ययन गर्दैछु। तपाईँको कार्यक्रममा कति हो सहभागिता? यो मेरो सेकेन्ड, दोस्रो पटक है? हजुर। अनि के छ आजको प्रस्तुति तपाईँको? आज एउटा मुक्तक लिएर आएको छु। हुन्छ, सुरुवात गर्नुहोस्। कुन थिए जिन्दगीको सहर पिति गयो, धेरै रहरहरू साचिराखेको थिए पिति गयो। कुन थिए जिन्दगीको सहर पिति गयो, धेरै रहरहरू साचिराखेको थिए पिति गयो। रातै देख्न नपाई बिहानी आएछ, रातै देख्न नपाई बिहानी आएछ, यिनको सपनाको महल बिति गयो। कोही थियो जिन्दगीको तार बिति गयो, धेरै रहरहरू साचिराखेको थिए बिति गयो। हजुर, चन्द्रमालाई छोप्न खोज्ने गल्ती नगर्नु, आँसुहरू रोक्न खोज्ने गल्ती नगर्नु। चन्द्रमालाई छोप्न खोज्ने गल्ती नगर्नु, आँसुहरू रोक्न खोज्ने गल्ती नगर्नु। जित्नु र हार्नु त खेल हो जिन्दगीको, जित्नु र हार्नु त खेल हो जिन्दगीको, सबै छोडी माया रोज्ने गल्ती नगर्नु। चन्द्रमालाई छोप्न खोज्ने गल्ती नगर्नु, आँसुहरू रोक्न खोज्ने गल्ती नगर्नु। चित्रजी छुटिन्छौ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। चित्रजी आउनुभएको थियो, उहाँ पनि गइसक्नु भएको छ। तपाईँको पालो डायल गर्नु 077-424-3081 बाटो। हामी छौँ करिब करिब तपाईँसँग 10 बजीसम्म रहन्छौँ, यो जानकारी गराउन चाहन्छु। र म तपाईँले पठाएका साहित्यिक रचनाहरूतर्फ पुनः जान चाहन्छु। मुक्तक पठाउने साथी हुनुहुन्छ कविता आचार्य खाँचीकोट पाँच अर्घा खाँचीको साथी। आफ्नै घर जलाएर खरानी किन्ने मान्छे, चोखु माया लत्याएर अन्तै हिँड्ने मान्छे। आफ्नै घर जलाएर खरानी किन्ने मान्छे, चोखु माया लत्याएर अन्तै हिँड्ने मान्छे। म कसरी पूजा गरूं तिम्रै नाउँमा दियो बाल्दै, मलाई छोडी अन्तै कुरा छिन्ने मान्छे। आफ्नै घर जलाएर खरानी किन्ने मान्छे, चोखो माया लत्याएर अन्त्य हिँड्ने मान्छे। कविता आचार्य खाँचीकोट पाँच अर्घा खाँचीका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ दीपक अधिकारी चञ्चल वाङ्ला सह अर्घा खाँचीका साथीको। हजारौंमा आज एउटा छानेर गएछ, मेरो दिलमा तिखो बाण हानेर गएछ। हजारौंमा आज एउटा छानेर गएछ, मेरो दिलमा तिखो बाण हानेर गएछ। कुरुटित त्यो समाजमा बसेकी मान्छे, त्यही समाजको कुरा आज मानेर गएछ। हजारौंमा आज एउटा छानेर गएछ, मेरो दिलमा तिखो बाण हानेर गएछ। दीपक अधिकारी सञ्चार वाङ्ला सरका हाँसी हाल भारतको पञ्जाब लेख्नुहुन्छ। अर्को मुक्त रहेको छ यादव पाण्डे ढिकुरा पाँच अर्घा खाँचीका मित्रको। जिउनु मात्रै होइन यहाँ बाँच्न सिक्नुपर्छ, दुःख पीड़ा लुकाएर हाँस्न सिक्नुपर्छ। जिउनु मात्रै होइन यहाँ बाँच्न सिक्नुपर्छ, दुःख पीड़ा लुकाएर हाँस्न सिक्नुपर्छ। हरेक मान्छे दुःखी हुन्छ, यो कुरा बुझेर आफ्नो पीड़ा आफै भित्र साँच्न सिक्नुपर्छ। जिउनु मात्रै होइन यहाँ बाँच्न सिक्नुपर्छ, दुःख पीड़ा लुकाएर हाँस्न सिक्नुपर्छ। यादव पाण्डे टिकुरा पाँच अर्घा खाँची हाल सन्धिखर्गका मित्रको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस्, उहाँलाई पनि स्वागत गरिहालौं। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म अर्घा खाँची बाँकीदेखि हरिप्रसाद पन्थी। हरिजी बाँकीबाट है? हजुर। के गर्दै हुनुहुन्छ अर्घा खाँचीको बाँकीमा? यस्तै बस्दै हो, अध्ययन गर्दै हुनुहुन्छ है? कहाँ कतिमा पुर्याउनु भयो आफ्नो त्यसलाई? कक्षा बाह्रमा। अनि के छ आजको प्रस्तुति तपाईँको? एउटा मिठो पनि बोल्छौ तर गाली जस्तो लाग्छ, मिठो पनि बोल्छौ तर गाली जस्तो लाग्छ, तिमीले हाने थप्पड पनि गाली जस्तो लाग्छ। स्वच्छ आज मगाउने फुल भएको बगैँचाको, स्वच्छ आज मगाउने फुल भएको बगैँचाको, किन किन तिमी चाहिँ माली जस्तो लाग्छ। कमी छैनौ शिवजीको पार्वती भन्दा तिमी, कमी छैनौ शिवजीको पार्वती भन्दा तिमी, रिसाउँदा कहिले काहीँ काली जस्तो लाग्छ। भेट्न मलाई बोलाएर सल्लेरीको फुगा मुनि, भेट्न मलाई बोलाएर सल्लेरीको फुगा मुनि, नआएर झुक्क्याउँदा जाली जस्तो लाग्छ। तिमी मेरी छैन वरिपरि, तिमी मेरी छैनौ भने मेरो आँखा वरिपरि मेला अनि जात्रा पनि खाली जस्तो लाग्छ, पनि जाली जस्तो लाग्छ। तपाईँ दिन बितेको होला अनि रात बितेको होला, सँगै सपनाहरूको मिठो साथ बितेको होला। दिन बितेको होला अनि रात बितेको होला, सँगै सपनाहरूको मिठो साथ बितेको होला। मायामा यस्तै हुन्छ भन्छन् भन्नेहरू, मायामा यस्तै हुन्छ भन्छन् भन्नेहरू, सम्झिएरै हरेक त्यो बरसात बितेको होला। दिन बितेको होला अनि रात बितेको होला, सँगै सपनाहरूको मिठो साथ बितेको होला। हरिजी आउनुभएको थियो बाँकीबाट, उहाँ पनि गइसक्नु भएको छ। मान्छेले जीवन बाँचिरहँदा त्यसको प्रत्येक क्षणमा प्रेम किन अपरिहार्य छ होला, यो विषयसँगै छौँ आज हामी। प्रेम आफैलाई थाहा नभइकन हुने गर्दछ। प्रेमको अनुभूति यस्तो हुन्छ कि जसमा छुट्टै किसिमको उत्साह, उमङ्ग, पीडा सँगसँगै तपस्याहरू पनि त्यसमा सामेल भएका हुन्छन्। समग्रमा भन्नुपर्दा प्रेम एक अनौठो योगी हो, जसको अभावमा कुनै पनि व्यक्तिले यो धरतीमा जिउनै सक्दैन। कहिलेकाहीँ प्रेम उत्साह, उमङ्गको अनुभूति नभई पछि गएर धेरै पीडादायक, निराशाजनक स्थिति पनि सिर्जना हुन सक्छ। कतिपयले त प्रेम असफलताकै कारण आफ्नो जीवनको आहुति पनि दिने गरेको पाइन्छ। यो कुरा ध्यान दिनुहोस्, प्रेमको अन्धोपनले गर्दा यी सब घटनाहरू भएका हुन्। त्यसैले अनायासी रूपमा हृदयमा उत्पन्न हुने एक किसिमको भावनात्मक अनुभूतिलाई त्यागी प्रेम विवाह गर्नु अगाडि धेरै पटक विचार पुर्याएर मात्रै प्रेमलाई सफल तुल्याउनु पर्दछ। यसरी विचारै नगरी सोझै पीडामा होमिनु पर्दा धेरै मानिसहरूमा प्रेमप्रति घृणा पराई यसको अन्धोपनको व्याख्या गर्दै यसले धेरै दुःखहरू र यातनाहरू सिर्जना गर्छ भन्ने धारणा रहेको छ अधिकांश मान्छेमा। वास्तवमा प्रेम भनेको त अन्तर हृदयबाट अनायास रूपमा उत्पन्न हुने एक प्रकारको भावना हो, जसमा हरपल हर क्षण त्याग, तपस्या, सेवाको भावना र बलिदान उत्पन्न हुन्छ। त्यसैले भनिन्छ, सच्चा, पवित्र र निश्चल प्रेममा कुनै खोट हुँदैन, कुनै खोट हुँदैन। मैले पनि सुनेको, तपाईँले पनि सुनेको, सधैँ सधैँ अमर भइरहन्छ अरे त्यस्तो प्रेम। सच्चा प्रेम लिनेले भन्दा दिनेले जान्दछ। आफू दुखी भए पनि प्रेम यात्राको गहिराईमा पुगिसकेपछि प्रेमी अथवा प्रेमिकाको खुसीको लागि उसले हरपल हर क्षण कामना गरिरहेको हुन्छ। मान्छेले जीवन बाँचिरहँदा त्यसको प्रत्येक क्षणमा प्रेम किन अपरिहार्य छ होला। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? के छ तपाईँको आजको प्रस्तुति? अब म सक्दिन कि तिम्रो लागि बाँच्न सानो, अब म सक्दिनँ कि तिम्रो लागि बाँच्न सानो, एकमुठी परार पनि सक्दिनँ कि साँच्न सानो, अब म सक्दिनँ कि तिम्रो लागि बाँच्न सानो, केही छैन म मरे नि तिमी सधैँ खुसी रहनु, केही छैन म मरे नि तिमी सधैँ खुसी रहनु, आज घरमा लमी बसे पराईसँग नाता गाँच्न सानो, तिमी बिना जीवनमा सक्दिनँ कि हाँस्न सानो, पराईको सिन्दुर पहिरे पराईकै पुते चुरा, पराईको सिन्दुर पहिरे पराईकै पुते चुरा, बिहे हुँदा नौमतीमा सक्दिनँ कि नाच्न सानो, एकमुठी परार पनि सक्दिनँ कि साँच्न सानो, लाग्दैछ मलाई आज जिउँदो शरीर मुर्दा जस्तै, लाग्दैछ मलाई आज जिउँदो शरीर मुर्दा जस्तै, मलाई मिले सक्दिनँ कि लास लाने दास माच्न सानो, तिमी बिना जीवनमा सक्दिनँ कि हाँस्न सानो, भन्दिनँ म श्रद्धाञ्जली दिन आउनु मेरो लासमा, भन्दिनँ म श्रद्धाञ्जली दिन आउनु मेरो लासमा, मेरै लासमा जौँतिल छर्दै पाकको सिक्का मास्न जानु आज घरमा लमी बसे पराईसँग नाता गाँच्न सानु अब म सक्दिन कि तिम्रो लागि बाँच्न सानु एक मुठी पराठ पनि सक्दिन कि साँच्न सानु हजुर हो प्रेममा बिछोड भइदिन्छ जसलाई चायो उही मान्छे टाढा गइदिन्छ हो प्रेममा बिछोड भइदिन्छ जसलाई चायो उही मान्छे टाढा गइदिन्छ मेटिन्न कहिल्यै साइनो भेटिन्न कहिल्यै मान्छे मेटिन्न कहिल्यै साइनो भेटिन्न कहिल्यै मान्छे जति भुल्न खोजे पनि मनमै रहिदिन्छ हो प्रेममा बिछोड भइदिन्छ जसलाई चायो उही मान्छे टाढा गइदिन्छ सीताजी छुटिन्छौ फेरि पनि आउँदै गर्नु होला नमस्ते सीताजी आउनुभएको थियो उहाँ पनि गइसक्नु भएको छ र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ सायद हामी एसएमएस हल्लाको यो रिजर्भतर्फ लाग्नुपर्ने हुन्छ तपाईँलाई भनिरहेका छौँ मोबाइलको म्यासेज बक्समा जानुहोस् यसलाई एसटिएन लेसन टाइप गर्नुहोस् एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9875783383 एसएमएस गर्नुहोस् एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुने साइन्टिस्टहरू सही बराबरको रिचार्ज कार्ड जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् निवर्ना सु सेन्टर जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँको प्रोभाइडर हुनुहुन्छ कमन नेपाली कोसिला नेपाली त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जहाँ प्रोभाइडर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9847782921 9847746141 9847740463 तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद हामी एकैछिन बसी आउनेछौँ फेरि पनि एकपटक मनै ओछ्याएर स्वागत तपाईँ सुनिरहनु भएको छ कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 MHz देशका विभिन्न 38 बढी जिल्लाहरूमा सायद समयलाई कसैले किन्न पनि सक्दैन अनि कसैले उछिन्न पनि सक्दैन त्यसैले पनि हामी कार्यक्रमको अन्त अन्तमा छौँ र म ढिला नगरी एसएमएस अनलाइनको यो रिजल्ट फलाउन चाहन्छु आज एसएमएस अनलाइनमा जम्मा जम्मी 168 एसएमएस हामीलाई प्राप्त भए एसएमएस पठाउने सबैप्रति आभार प्रकट गर्दै बधाई छ विपासा पोखरेल ढाकाबाङ अर्घाखाँचीको साथी त्यसै गरी अर्को साथी हुनुहुन्छ राम प्रसाद भूषाल अंशपुर अर्घाखाँचीको साथी तपाईँ दुवैलाई बधाई तपाईँ कोला प्रथाद्वारा विजेता घोषित हुनुभएको छ र रिचार्ज कार्ड सौजन्य गरेको छ डिबरनासु सेन्टर श्रीराम अर्घाखाँची सुनचाँदी फसल त्यसै गरी तपाईँ आज आउनुहुने मध्येबाट उत्कृष्ट साथीलाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ र तपाईँमध्ये उत्कृष्ट साथीलाई रिचार्ज कार्ड सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धिखेरका छ ब्याङ्क रोडमा अवस्थित छ र त्यहाँको एउटा नयाँ सूचना त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ तपाईँको वाइफाई नेटवर्कमा यदि उमेश कनेक्सन भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी र हामी कार्यक्रमको अन्तमा छौँ तिनजेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद कसै कसैले पहिलोपटकको सुन्नुभयो कि कार्यक्रम तपाईँलाई विशेष आभार त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ यो हप्ता पनि तपाईँको फोन लागेन निराश नहुनुहोस् अर्को हप्ता तपाईँको बारो त्यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धिखरी कार्य खासी त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद र मेरो व्यक्तिगत पेज facebook.com/महेश भूषाल गजल सिन्दर र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यसै गरी मेरो आफ्नै ब्लग www.भूषालमहेश.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ सँगसँगै विभिन्न ब्लगहरू www.deepsansar1k.blogspot.com र www.saligram1k.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने मेरो आत्मीय मित्र नेत्र मनासिनीप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध उपन्यासकार सरू भक्तको यो भनाई छोड्दै म महेश विशाल पनि अर्को हप्तासम्मको लागि हजुर भन्न चाहन्छु। सामान्य आकर्षण र विकर्षणका खेल पशुहरूले मात्र खेल्छन्। मान्छेको प्रेम भोग विलास गर्नको लागि होइन, इतिहास रच्नको लागि हो। प्रसिद्ध उपन्यासकार स्वरूप भक्तको यो भनाइसँगै जान्छु, खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु, अर्को हप्ता मंगलबारको रात लिएर आउनेछु। नमस्कार। दिल को कुरा नगरा दिल माया धेरे भयो सीसा झैं फुटे को आगो पानी संग संगै बस्दैनन् आगो पानी संग संगै बस्दैनन् राति भयो तिमी संग छुटे को ओ जाति भयो तिमी संग छुटे को।